उजाड उजाड जिंदगी मेरो, तिम्रो वियोग मा मेरो जीवन उदास बनेको छ। जब तिम्रो सिउँदोहरूले भर्ने खबर सुने, मटेकेको जमिन हल्लियो र छाती चर्कियो मेरो, हो सानो छोड्छु धरती तर बाँच्दैन तिमी बिना। सुने तिमी अर्कैको बानी, मेरो संसार भत्किदै छ भन्नी, कर्मले ठगे पछि त कसको मुख हेरेर बाँचौला, सानो तिमलाई पनि पराइले लागे पछि त छ भन्नी, कर्मले ठगे पछि त कसको मुख हेरेर बाँचौला, सानो तिमलाई पनि पराइले लागे पछि त कसको मुख हेरेर बाँचौला, सानो तिमलाई पनि पराइले लागे पछि त। Oh, तिमलाई पनि पराइले लागे पछि त तिम्रै हो भार तिमले छोडे मर्नुको के डर कर्म अहिले ठगे पछि त कसको मुख हेरेर बाँचौला सानो तिमलाई पनि पराइले लागे पछि त कसको मुख हेरेर बाँचौला सानो तिमलाई पनि पराइले लागे पछि त उजाड उजाड जिन्दगी मेरो तिम्रो वियोगमा मेरो जीवन उदास बनेको छ जब तिम्रो सिउँदोहरूले भन्ने खबर सुने म टेकेको जमिन हल्लियो र छाती चर्कियो मेरो हो सानो छोड्छु धरती तर बाँच्दैन तिमी बिना